भवानी सार्वभौम वैफै एकमेति महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम वैफै एकमेति महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचरण वीरहरूका राजपाले स्वतन्त्रता आचरण ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमालय अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ देश